کرتا یقین ہی کرتا ہے کہ عبادتیں ہو رہی میری, ٹھیک ہے؟ تو اس بات کو ہم سمجھیں. تو غسل کب واجب ہو جاتا ہے وہ چیز ہم دیکھتے ہیں. تو کب غسل ضروری ہے؟ تو پہلی چیز, جنابت سے غسل واجب ہو جاتا ہے, یاد رکھیے. جنابت سے غسل واجب ہو جاتا ہے, یعنی مرد اور عورت جمع کر لے, ہم بستری کر لے ایک دوسرے سے, تب بھی غسل واجب ہو, خواہ منی نکلے یا نہ نکلے, دونوں ہی شکل میں جو غسل واجب ہو جاتا ہے, ٹھیک. اس لیے کہ جو مسلم کی صحیح مسلم کی روایت میں نے ابھی آپ کے سامنے رکھی تھی کہ آپ سن کیا فرماتے ہیں, جب مرد کی شرمگاہ عورت کی شرمگاہ سے تجاوز کر جائے تو اس پر غسل واجب ہو جاتا ہے. تو یہاں یہ نہیں کہا کہ جب وہ منی خارج ہوا تو غسل واجب ہو جاتا ہے, صرف لگ جانے سے. دوسری ایک روایت کے الفاظ ہے, جب مرد کی ختنہ عورت کی ختنہ سے لگ جائے, ٹھیک ہے, تو پھر اس پر غسل واجب ہو جاتا ہے. تو سب سے پہلی چیز جس کی وجہ سے غسل ٹوٹ جاتا ہے یا ہم پر غسل واجب ہو جاتا ہے, دونوں ہی باتیں ایک ساتھ یاد رکھی, ٹوٹ بھی جاتا ہے ان چیزوں سے اور واجب بھی ہو جاتا ہے. تو اگر میں کہہ رہا ہوں غسل واجب ہو جاتا ہے, مطلب ٹوٹ جاتا ہے تبھی واجب ہو جاتا ہے, ٹھیک. تو سب سے پہلی چیز جس وجہ سے غسل ہم پر واجب ہوتا ہے وہ یہ ہے کہ جب انسان ہم بستری کر لے, جمع کر لے, چاہے منی خارج ہو چاہے خارج نہ ہو, دونوں ہی شکل میں اس شخص کو جو ہے اور اس عورت کو جو ہے, اس مرد کو مطلب شوہر کو اور اس بیوی کو, دونوں کو غسل لینا پڑے گا, یاد رکھیں. یہ پہلی چیز ہے جس پہ غسل ہم پہ جو ہے واجب ہو جاتا ہے, یاد رکھیں, ٹھیک. اسی طرح اور اگر نیند میں انسان ہو, ٹھیک, اور نیند میں انسان اور منی خارج ہو جائے, ٹھیک, مثال کے طور پر آدمی نے کوئی خواب دیکھا ہو اور خواب دیکھنے سے جس کو احتلام کہتے ہیں, بہرحال احتلام ہو جائے اور کوئی خواب دیکھا اور خواب دیکھنے کے بعد جو ہے منی خارج ہو گیا ہو, تو یاد رکھیے اس معاملے بھی غسل واجب ہے. ہاں اگر خواب دیکھا ہو لیکن منی خارج نہ ہوا ہو تو پھر غسل واجب نہیں, ٹھیک. لیکن اگر خواب دیکھا ہو اور منی خارج ہو گیا ہو تو یاد رکھیے یہاں بھی غسل واجب ہے, اس کو احتلام کہتے ہیں. تو ایک جنابت جس وجہ سے غسل واجب ہو جاتا ہے, جنابت کے اندر چاہے منی خارج ہو یا نہ ہو, دونوں ہی شکلوں میں ہو جاتا ہے, ٹھیک ہے, یا مکمل عمل ہو نہ ہو, صرف داخل کیا, کسی وجہ سے اس کو دور ہٹ جانا پڑا اپنی بیوی سے, ایسے مسائل ہو سکتے ہیں ان لوگوں کے ساتھ جن کو چھوٹے بچے ہیں, ٹھیک, کہ انسان جو اپنی بیوی کے ساتھ جو ہے ارادہ کیا ہو, داخل ہوا ہو, بچہ اٹھ گیا, فلاں ہو گیا, یہ ہو گیا, تو انسان دور ہٹ جاتا ہے, لیکن اب اس پر غسل واجب ہو گیا, پھر چاہے وہ بعد میں جمع کرے یا نہ کرے, غسل اس سے واجب ہو. ورنہ بہت سے لوگ یہ سوال کرتے ہیں ایسا ہوا میں کیا کروں, ٹھیک, تو اس پر غسل یاد رکھیے واجب ہو گیا, چونکہ یہاں حالانکہ منی خارج نہیں ہوئی لیکن پھر بھی ہوا, ہو جائے تب بھی ہوا, یا اسی طرح احتلام ہو جائے, مطلب نیند لگی, خواب دیکھا اور خواب کے بعد منی خارج ہونا شرط ہے, یاد رکھیے, تو بھی اس کا غسل جو ہے اس پہ واجب ہوا. اور احتلام مرد کو بھی ہو سکتا ہے, احتلام عورت کو بھی ہو سکتا ہے, تو ان شکلوں کے اندر غسل جو ہے ایک شخص کے اوپر یا اس عورت پر یا اس مرد پر, یاد رکھیے غسل واجب ہو جائیں گے, یاد رکھیے. اب ضروری ہے, فرض ہے اس کے اوپر کہ وہ غسل لے لے, اور یہ چیز غسل کو توڑ بھی دیتی ہے, اسی لیے اس پہ غسل واجب اور فرض ہو جاتا ہے, ٹھیک. نبی اکرم صلی اللہ علیہ وسلم, قرآن کی جو ایک آیت میں نے آپ کے سامنے تلاوت کی تھی, سورہ مائدہ کی آیت نمبر 6, جس میں اللہ نے فرمایا, اور اگر تم جو ہے جنوبی ہو تو نہا لیا کرو, ٹھیک, اگر تم میں سے کوئی شخص جنابت کی حالت میں ہو تو وہ غسل لے لے, ایک بات یہ تھی. دوسرا, نبی اکرم صلی اللہ علیہ وسلم کی صحیح بخاری کی ایک روایت ہے, آپ نے فرمایا کہا, جب دونوں کی شرمگاہیں آپس میں مل جائیں تو غسل واجب ہو جاتا ہے, ٹھیک, اس لیے میں نے کہا منی خارج ہو ہے نا, جب دونوں کی شرمگاہیں مل جائیں تو غسل ان دونوں پر واجب ہو جاتا ہے, ٹھیک. تو یہ پہلی شکل تھی غسل کے لیے, ٹھیک, جس کا تعلق شرمگاہ سے تھا اور جس کا تعلق, ٹھیک ہے, منی کے خارج ہونے سے تھا, چاہے وہ بیوی سے ہم بستری کی شکل میں ہوں یا صرف ملنے سے ہو جائے کہ داخل ہوا لیکن ابھی منی نہ بھی نکلا ہو, یا انسان احتلام ہو جائے, مرد ہو یا عورت ہو, تو غسل واجب ہوا. دوسری شکل جس میں غسل واجب ہو جاتا ہے وہ یہ ہے کہ ماہواری یا نفاس کے خون کی بنیاد پر, ٹھیک, یا کسی کو وہ مسئلہ جو ہر عورت کو ہر مہینے ہوتا ہے, جو اللہ رب العزت کی طرف سے, بہرحال یہ ایک رحم ہے, میں اس کی تفصیلات انشاءاللہ آگے رکھنے والا ہوں, ورنہ بہت سے لوگ اس کو ایک سزا سمجھتے ہیں اور اس کے پیچھے ایک عقیدہ بھی ہوتا ہے لوگوں کا. وہ عقیدہ یہ ہے, چونکہ حوا نے جو ہے آدم کو بہکا, اس طرح سے بہرحال ایک عقیدہ عموماً ہوتا ہے, چلن میں ہے, میں جانتا ہوں کہ حوا نے چونکہ آدم کو بہکایا تھا تو ماہواری کا خون جو اس کو مینسس ہوتا ہے وہ اللہ نے سزا کے طور پر دیا, بول کر ایسا عقیدہ افسوسناک باتیں مسلمان عورتیں رکھتی ہیں, ٹھیک, جب کہ یہ اللہ کی طرف سے ایک رحم ہے, اس لیے کہ اس کے رحم ہونے کی دلیل یہ ہے کہ جب عورت کو اولاد پیدا ہونے والی ہوتی ہے تو یہ خون آنا بند ہو جاتا ہے, اسی لیے کہ اسی جگہ سے پھر بچے کی ناف جڑ جاتی ہے اور مکمل خون کا دوران وہاں سے شروع ہو جاتا ہے. تو یہ رحم ہے اللہ کی طرف سے, ایک اولاد کی پیدائش سے پہلے اللہ اس کے رحم کو تیار کر دیتا ہے,

रूल नहीं कि ऐसा ऐसा ऐसा होता है, कुछ भी हो सकता है, एनीथिंग। ठीक, उमूमी एतबार से जो बताया जाता है वो ये आता है कि साइंसी एतबार से बहरहाल ये है कि 1 से लेकर 7 दिन और 7 दिन से लेकर 15 दिन मखसूस औरतों को, कुछ लोगों का ऐसा हो सकता है, लेकिन उमूमी एतबार से 1 से लेकर 7 दिन हो सकता है। ठीक, या 1 या 3 होता है, या 5 हो सकता है, या 7 हो सकता है, या कुछ मखसूस को 15 भी हो सकता है। ख़ास तौर से याद रखें, निफास वो खून होता है जो पैदाइश के बाद आता है, इसकी मुद्दत कोई तय नहीं शरीयत में, कुछ भी हो सकता है। अफसोस की बात है लेकिन हमारे पास मुसलमानों में तय मुद्दत है, कितनी? 40 दिन फिक्स। 40वां दिन हुआ फिर औरत नहाती और उसके बाद क्या होता है? चिल्ला, उसकी एक दावत दी जाती है, है ना, आप और मैं जाते हैं और खूब चूर के खा के आते हैं ना, तो फिर वो जो है उसके लिए प्रोग्राम रखते हैं, ऐसा कोई हकीकत नहीं है। और ऐसा कितनी बार होता है कि औरतों ने, घर की बड़ी औरतों ने, और मैं अक्सर ये कहता हूँ, बहरहाल औरतें इसको बुरा ना लगने दे और मुझसे बदला लेने की ना ठान ले, बहरहाल एक आम बात बहरहाल मैं बोलता हूँ, और बिलखसूस बूढ़ी औरतें, बहरहाल मेरे से बदगुमान ना हो, मैं तो उनकी दुआओं का जो है तालिब हूँ, लेकिन बहरहाल जो दीन हमारे पास चलता है उस दीन को मैं अपनी ज़बान में कहता हूँ बूढ़ियों का दीन। हमारे पास जो इस्लाम है वो बूढ़ी औरतों का इस्लाम है। शादी ऐसी क्यों? दादी बोल रहे, मतलब वो बूढ़ी का दीन नहीं, शरीयत का अल्लाह रसूल का दीन नहीं होता है। ये हैज और निफास के मसाले ऐसे क्यों? दादी अम्मा, फुप्पू अम्मा, ये अम्मा, वो खाला, वो तई, वो चच्ची, वो बूढ़ी औरत, वो उन्हों ऐसा बोलते तो वो करना है, शरीयत तो नहीं बोलती, नहीं नहीं फिर भी हम 40 दिन का ही रखेंगे। क्यों? उन्हों बोल रहे, 40 दिन तक औरत नापाक रहती, क्यों? शरीयत में तो नापाक है ही नहीं, नहीं नहीं उन्हों बोल रहे ना बड़े। इसमें मर्दों का मदाखलत नहीं है, औरतों का ही दिन रहता है। ये शादी से पहले ऐसे रसूमात क्यों? नहीं नहीं नहीं दादी बोल रहे थे, इसके बगैर तो हो ही नहीं सकता, नानी बोल रहे थे। तो हमारे पास जो एग्जिस्टिंग रिलीजन चलता है इस्लाम, वो बूढ़ियों का दिन है, वो दिन नहीं है जो अल्लाह ने भेजा अपने नबी के ज़रिए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और जो सहाबा के ज़रिए हम तक पहुँचा, वो दिन नहीं है, ये बूढ़ी औरतों का दिन है। वो जो बोलेंगी वो होगा, सेहरा बांध दो तो बांधना है, दादा तो नहीं बढ़, लेकिन दादी की बड़ी ख्वाहिश है मरने से पहले कि पोते को जो है सेहरे में देख लें। उनको ये ख्वाहिश नहीं है कि जब जाने का वक्त है कम अज़ कम आप तो किताब व सुन्नत पर आ जाऊँ, लेकिन मरते वक्त ये ख्वाहिशात पूरी वाकई, मरने तक अपनी बहुओं को डिक्टेट करते रहेंगे कि हैज़ और निफास के मसाइल वो है जो मैं बताऊँगी शरीयत के मुताबिक नहीं। हमारे ख़ानदान में 7 दिन औरत हैज़ा रहती है तो 7 दिन रहो, आता है नहीं आता रहो बस, समझ रहे आप बात को? बूढ़ियों का दीन। ठीक, तो बहरहाल मैं औरतों के ख़िलाफ़ भी नहीं हूँ, बिलखसूस बूढ़ी औरतों के नहीं, लेकिन मैं ये कहना चाहता हूँ कि औरतें अगर इल्म ना हो तो खामखा दीन में तब्दील लाने की कोशिश ना करें, और इस ये जसारत बहुत बहुत बड़ी चीज़ होंगी आखिरत के अतबार से, याद रखिए किताब व सुन्नत के मुताबिक। और अफसोस हमारे पास जो तहारत के मसाइल अक्सर चलते हैं वो तहारत के मसाइल किताब व सुन्नत के मुताबिक मैं कह रहा हूँ नहीं हैं, वो अक्सर तहारत के मसाइल या तो यहूद रवीदी रिवायतियों की बुनियाद पर हैं या नसरानी रिवायतों की बुनियाद पर, जिसको इसराइलियत बोलते हैं। इसराइलियत के मुताबिक एक औरत 40 दिन तक जो है निफास की हालत में रहती है और 40 दिन पाक होती है, ये बाइबल की रिवायत है 40 के लफ्ज़ के साथ। मुसलमानों ने मीन उनान ले लिया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाए? खून आए तो ठहरी रहे, रुक जाए तो गुस्ल कर ले, ख़त्म। गुस्ल कितना सादा है, औरत ज़मीन ज़माना हालात से तुम्हारे जो भी हालात हो, आए तो मत पढ़ो, रुक जाए तो पढ़ लो, मतलब गुस्ल कर लो, पाक हो गई। तो अब इंसान को औलाद पैदा हुई एक औरत को, 10 दिन खून आया, 11वें दिन बंद हो गया, 12 दिन नहीं आया, ख़त्म, गुस्ल हो गया, नमाज शुरू हो गई, समझे बात को? ये माना है नहीं नहीं हम तो 40 ठहरे रहेंगे इसलिए कि हम बाइबल पर ज़्यादा एतमाद करते हैं बनिस्बत किताब व सुन्नत की रिवायत की। देखिए आप, ये कॉमन है, ये अलग बात है कि ये चीज़ें ज़ाहिर नहीं होती हैं, लेकिन चूंकि मुझ तक बहुत सारे सवाल आते थे, ये मसाइल मेरे सामने आते रहते कि भाई फलां ये है, दादी ये बोलते, चची ये बोलते, हमारे घर में ये ऐसा ना करे तो हमको बोल रहे कि तुम घर से चल जाओ मियां बीवी, इसलिए कि तुम्हारे वजह से नहुसत आ रही पूरे घर में। एक साहब ने जो है अपने घर के अंदर जो अकीका रख लिया, अब अकीका जब रखा तो 40 दिन के अंदर रख लिया उन्होंने, तो उनके घर वालों ने उनको घर से निकाल दिया, उस औरत को भी, उस अपने बेटे को भी, जाओ बोले, इसलिए कि अभी छोत के दिन थे उसके, बोले अभी नापाकी के दिन थे तुम्हारी बीवी के और तुम अकीका कर रहे, बोले तुम पर लाना थे, बोले निकल जाओ यहाँ से। तो उन्होंने खैर बहरहाल वो अड़ गए थे, कहा अकीका तो करके रहूँगा जी, दूसरी जगह दावत के घर वालों को ला जाओ, यहाँ अकीका तो होने वाला, इसलिए कि क्या लगा रखा है, हमने दीन और शरीयत को मजाक और खिलवाड़ समझा है, याद रखी बहरहाल। तो दूसरी चीज़ हैज़ और निफास, इसकी कोई तयशुदा वक्त नहीं है, इसके कोई तयशुदा अय्याम नहीं है, हर औरत ज़मीन ज़माने माहौल हालात के अतबार से मुख्तलिफ हो सकते हैं। ठीक, तीसरी चीज़, इस्लाम कबूल करने पे भी एक इंसान को नहाना पड़ता है, याद रखिए, इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बहुत सारे सहाबा के अख्वाल है इस्लाम लाने के बाद कि मैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आया और इस्लाम कबूल किया तो मुझे आपने नहाने का हुक्म दिया। ठीक, बहुत सारे सहाबा की भी रिवायतें, सहाबियात की भी रिवायत है कि मैं आप सल्लल्लाहु अलैहि वसल्लम के पास आई, آپ نے میرا اسلام قبول کیا اور کہا فلاں جگہ جا کر تم غسل لے لو، ٹھیک، تو اس سے بھی پتہ چلا کہ اسلام لانے سے غسل ایک انسان پر واجب ہو جاتا ہے. اور اس کے تعلق سے جو روایتیں آتی ہیں بہرحال وہ بہت ساری ہیں، جیسے کہ ایک روایت ہے کہ صحیح مسلم کی روایت ہے اور سمام بن اسال الحنفی، یاد رکھیے یہ قبیلہ حنفیہ کے تھے، یہ حنفی بولے تو آپ حنفی شافی مت سمجھیے، ٹھیک ہے، اس قبیلے سے ان کی نسبت تھی اس لیے الحنفی ان کے آگے لگا ہوا ہے. جب انہوں نے اسلام کیا تو قبول کیا تو آپ صلی اللہ علیہ وسلم ان کو غسل کا حکم دیا کہ جاؤ غسل کرو اس لیے کہ تم نے اسلام قبول کیا. تو یہ تیسری چیز. چوتھی چیز جو ہے موت جو ہے اس سے بھی غسل واجب ہو جاتا ہے، اس لیے کہ آپ صلی اللہ علیہ وسلم میت کو غسل دینے کا حکم دیا رکھے، تو موت بھی جو ہے غسل کو جو ہے واجب کر دیتی ہے. اور اس تعلق سے بہت ساری صحیح روایتیں موجود ہیں کہ موت سے غسل انسان پر جو ہے واجب آ جاتا ہے. تو یہ چند مقامات تھے جہاں غسل واجب ہوتا ہے، اور وہ چار ہی چیزیں یاد رکھی اتنی جس سے غسل آپ پر واجب ہوتا ہے. اس کے علاوہ تمام چیزوں میں غسل جو ہے مستحب ہوں گا، میں آگے رکھوں گا کہاں کہاں غسل مستحب ہے، ابھی ہم صرف وہاں وہ باتیں رکھ رہا تھا جہاں واجب ہو جائیں گا. تو ان تمام حالات میں آپ پر غسل یا مجھ پر غسل یا مرد ہو اس امت کے یا عورتیں ہو اس امت کی ان پر غسل واجب آ جائیں گا، جس کے اندر سے تین باتیں تو کامن ہیں مرد عورت دونوں کے لیے، کہ جیسا کہ احتلام ہو جائے یا ہم بستری کریں دونوں کے لیے، اسی طرح اسلام قبول کر لے یا موت آ جائے دونوں کے لیے، حیض اور نفاس کا معاملہ صرف عورتوں کے لیے. تو عورتوں کے لیے چار چیزیں ہیں جن سے اس کا ان کا غسل ان پہ واجب ہوتا ہے، مردوں کے لیے تین چیزیں جن پہ غسل واجب ہوتا ہے مسلمان ہونے کی وجہ سے، ایک چیز اور کم ہو جاتی ہے اسلام قبول کرتے، صرف دو چیز باقی بچتی ہیں ہمارے پاس جس سے ہم پہ غسل واجب آ جاتا ہے بس، اور اس میں بھی ہم مر جاتے ہیں تو غسل دوسرے کراتے ہیں. تو ایک ہی چیز یاد رکھنا ہے آپ کو غسل کے لیے، موت ہوتی ہے تو ہم تھوڑی غسل کرتے ہیں، لوگ کراتے ہیں تو ان کو یاد رکھنا چاہیے کہ مجھے غسل کرانا ہے، ان کو میں تو نہیں کروں گا، تو ایک ہی چیز یاد رکھنا ہے آپ، ہے نا. لیکن اتنے پہ بھی کنفیوژن، میں نے فلاں کیا میرا غسل باقی ہے نہیں ہے، میں نے یہ کھا لیا میرا غسل باقی ہے نہیں ہے، میں نے وہ دیکھ لیا میرا غسل رہا ہے نہیں رہا، میں نے اتنا واضح ہے اس کے بعد بھی شکوک اور شبہات اپنی عبادت میں نہیں ہونا چاہیے، ٹھیک. تو کتنا آسان ہے دیکھیے، ایک ہی چیز میں سمجھ رہا ہوں جو ظاہر ہے، ایک چیز عورتوں کے لیے خاص، ایک چیز مرد عورت دونوں کے لیے، اور دو چیزیں ایک اسلام قبول کرنے والے کے لیے، تو میرے لیے نہیں، کوئی نو مسلم ہو تو اس کو آپ کروا سکتے آپ کے سامنے قبول کریں، اور ایک مر جائے تو وہ میں بھی نہیں کروں گا، آپ بھی مر جائے تو آپ کے لیے بھی کوئی دوسرا کریں گا، عورتیں مرے یا کوئی دوسرا کرتا ہے وہ ان کو یاد رکھنا چاہیے کہ مجھے غسل کرانا ہے. تو سمپل ایک ہی چیز ہمارے لیے بچتی ہے جس کو یاد رکھنا ہے ذہن میں، عورتیں دو چیزیں یاد رکھ لیں ہم بستری اور حیض نفاس، مرد ایک ہی چیز یاد رکھے کہ احتلام ہو جائے منی خارج ہونا اس میں شرط ہے، یا اپنی بیوی سے ہم بستری کی نیت کرے اور کرنا شروع کرے لیکن اس سے منی خارج ہونے سے پہلے کچھ وجہ سے الگ ہو جائے کچھ ہی وجہ، تو بہرحال اس معاملے میں اس پر جو ہے غسل واجب آ جاتا ہے. تو یہ تھے جہاں غسل ہم پر واجب آ جاتا ہے یا غسل ٹوٹ جاتا ہے یا جس کی وجہ سے غسل کرنا ہم پر ضروری ہے، ٹھیک ہے. چلیے آئیے اب اس کے بعد